नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म ऋतु अनि म सुनिताको देश परदेशमा हामी स्वदेशमा कामको अवसरका लागि सिक्नु पर्ने सिप र परदेश जाँदा ख्याल गर्नुपर्ने कुरा गर्छौ। आजको कार्यक्रम 104 अङ्क हो, अर्थात अर्को अङ्कदेखि कार्यक्रम देश परदेश 2 वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गर्दैछ। कार्यक्रममा तपाईँले पठाएका सल्लाह, सुझाव, गुनासो, टिप्पणीका लागि हामी आभारी छौँ। नबुझेर विदेश जाँदा धेरै धोका खान्छन् जग्गा जमिन धर्मिक राखी विदेश जान्छन् हेर जग्गा जमिन धर्मिक राखी विदेश जान्छन् हेर धन कमाउने आत्मा ठुला सपना देखेर धन कमाउने आत्मा ठुला सपना देखेर छैन कमाई तिरिन्न सबको रे मनमा पर्छ बढ्दैछ छैन कमाई तिरिन्न सबको रे मनमा पिर बढ्दैछ। आजको देश परदेश विदेशमा दुर्घटना वा भवितव्यमा परेर ज्यान गुमाएका परिवारले र अंग भंग भएकाहरूले नेपालमा क्षतिपूर्ति पाउन पर्ने कठिनाईमा केन्द्रित छ। क्षतिपूर्तिमा केन्द्रित भएर तयार पारिएका विभिन्न सामग्री आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। ती सामग्रीहरू प्रस्तुत गर्नु अघि चाहिँ सुनिहालौ यो हप्ताका वैदेशिक रोजगार गतिविधि। दक्षिण कोरियाले सन् 2015 मजदूरको न्यूनतम तलब 7.1% बढ़ाउने भएको छ। त्यहाँको न्यूनतम ज्याला निर्धारण समितिको बैठकले तलब बढ़ाउने निर्णय गरेको हो। समितिको सिफारिशलाई आधार मानेर दक्षिण कोरिया सरकारले हरेक वर्ष पारिश्रमिक बढ़ाउँदै आएको छ। तलब बढ़दा कोरियामा कार्यरत झण्डै 22,000 नेपाली कामदार पनि लाभान्वित हुनेछन्। वृद्धि भएको रकम सन् 2015 मजदूरले पाउनेछन्। यो निर्णय कार्यान्वयनमा आएपछि अहिले प्रति घण्टा 5,210 वन तलब पाउँदै आएका मजदूरले 5,580 वन पाउनेछन्। तलब वृद्धिसँगै कोरियामा कार्यरत नेपाली कामदारले दैनिक 8 घण्टाको 44,640 वन पाउनेछन्। यस अनुसार कोरियामा कार्यरत नेपाली कामदारको मासिक न्यूनतम ज्याला झण्डै 1,00,000 रूपियाँ पुग्नेछ। यसअघि सन् 2014 न्यूनतम पारिश्रमिक 7.2% बढ़ेको थियो। सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममा विदेशबाट नेपाल फर्केका युवालाई रोजगारीमूलक काममा सहयोग गर्ने वचन दिइएको छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने र उनीहरूले पठाउने पैसाबाट त्यो ऋण तिर्न सकिने व्यवस्था गरिने सरकारले बताएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा नेपाली महिला कामदारको गन्तव्यको रूपमा रहेका मुलुकसँग सरकारले सम्बन्ध विस्तार गर्ने र महिला कामदारको सुरक्षामा ध्यान दिइने बताएको छ। यसै गरी श्रम कानूनलाई संशोधन गर्ने, एकीकृत सामाजिक सुरक्षा सम्बन्धी कानून निर्माण गर्ने एवं निजी क्षेत्रसँगको साझेदारीमा रोजगारदाता बैंकको स्थापना गर्ने सरकारी घोषणामा उल्लेख छ। सरकारले गैर आवासीय नेपाली एनआरएनसँग रहेको पुँजी र सिपलाई देश विकासमा उपयोग गर्ने पनि बताएको छ। साथै सरकारले मेसिन रिडेबल पासपोर्ट एमआरपीका लागि अनलाइन आवेदन लिन शुरू गर्ने पनि बताएको छ। यसै वर्षबाट 75 वटै जिल्ला र विदेश स्थित कूटनीतिक नियोगमा एमआरपीका लागि अनलाइन आवेदन लिन शुरू गर्ने सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। यो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी लक्ष्मण कार्की। बुढापाका भन्छन् दशा बाजा बजाएर आउँदैन, त्यसैले दुर्घटना वा भवितव्यबाट भविष्यमा आइपर्ने अप्ठ्यारा बारेमा आजदेखि सोच्नुपर्छ। स्वदेशमा रोजगारीको अवसर नदेखेका र कतिपय रहर गरेर विदेश जानेको संख्या बढेपछि देशबाट पलायन हुने युवाको संख्या बढ़िरहेको छ। ती विदेशिएका धेरै जसो युवा परदेशमा सुरक्षित चाहिँ छैनन्। आफूले गर्नुपर्ने काम, त्यहाँको हावापानी र सड़क नियम जस्ता कुरा थाहा नहुँदा सयौं अंग भंग भएका छन् भने कतिले ज्यान गुमाएका छन्। त्यसैले सुरक्षित वैदेशिक रोजगारीका लागि परदेश हिँड्नु अघि चासो लिनुपर्छ। विदेश हिँड्नु अघि वैदेशिक रोजगार प्रवर्धन बोर्डको कल्याणकारी कोषमा आफ्नो नामबाट पैसा जम्मा भएको छ कि छैन, म्यान पावर कम्पनीले बिमा गरिदियो कि दिएन भन्ने कुरा ख्याल गर्नुपर्छ। सँगै विदेशमा आफूले काम गर्ने कम्पनीले बीमा गरिदिएको छैन भन्ने कुरा पनि बुझ्नुहोला, किनभने बीमा नगरे भवितव्य हुँदा क्षतिपूर्ति पाउने आधार हुँदैन। विदेश जानु अघि युवाले यस्ता कुरामा कतिको चासो दिन्छन् त? खोटाङका साथी उजिर कार्कीले पठाएको यो रिपोर्ट सुनौ। दर्तावाला मेन पावर किन्नुहोस्, सबैजना लागेको देश भइरहेको हो कि होइन त्यो कुरा छुट्याउनुहोस्। पैसाको भरपाई चाहिँ सुरक्षित राख्नु, सकेसम्म बिलमा नि दिन दिन नमान्दा नि भरपाई राख्नु। तपाईँले बिमा गर्नै पर्छ, मेडिकल गर्नै पर्छ, तपाईँ सिप तालिम लिएर जानु पर्यो। दोस्रो कुरा, सिप तालिम नलिकन विदेश गएर भयो। सुरक्षित आप्रवासन परियोजना सामीले खोटाङमा सूचना केन्द्र खोलेर यसरी नै वैदेशिक रोजगारीमा जानेहरूलाई सूचना दिइरहेको छ। सूचना केन्द्रले वैदेशिक रोजगारी बारेको सूचना दिने काम गर्छ नै सँगै विदेशमा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग पनि गर्दै आएको छ। हामीले खोटाङमा सूचना केन्द्र खोलेर सूचना दिइरहे जस्तै हिजो आज देशका विभिन्न ठाउँमा सरकारी निकाय र विभिन्न गैर सरकारी संघ संस्थाले सूचना केन्द्र खोलेर वैदेशिक रोजगारी बारेको जानकारी दिइरहेका छन्। यति हुँदाहुँदै पनि युवा ठगिने क्रम रोकिएको छैन। सागर राई, मलाई मेन पावर कम्पनीले चाहिँ यहाँबाट पठाउँदाखेरि तपाईँको बेसिक र प्लस ओटी गरेर ओभर टाइम गरेर चाहिँ तपाईँको 52,000 हुन्छ भनेको थियो। तर उहाँ गएर पुगिसकेपछि मलाई कम्पनीमा चाहिँ अब भनेको त्यो एग्रिमेन्ट अनुसारको कामहरू त दिएकै छैन नि। वैदेशिक रोजगारका क्रममा ठगिने सागर एक्लो होइनन्। धन कमाउने सपना बोकेर विदेश पुगेका धेरै युवा उल्टो थाप्लोमा ऋण बोकेर फर्किने पनि छन्। डिक्टेलका लोकप्रसाद आचार्यले साउदी अरबमा न भनेको काम पाउनु भयो न त जान्दै, सोचे जस्तो काम र कमाइ त भएन नै घर फर्कन समेत ठुलै संघर्ष गर्नु पर्यो। लकले साथ नदिएर गएको 14 महिना हो कम्पनी टुको, 17 महिना जम्मा काम गरिएन हेर्नु घर आउन भनेर। त्योभन्दा अगाडि पनि एकचोटि 3 महिनाको छोडियो, एकचोटि 4 महिनाको छोडियो, काम छोड्दै बस्दै सेलेरी पनि नलिने। अब सेलेरी लिनको लागि कुरो गरौँ भने अझै उसले ठुल्ठुलो कुरो गर्छ, जे लाल्ने हरेक कुरा गर्ने। अब साउदीको कानुन त्यसपछि एकदम साउदीहरू एकदम खराबै हुँदो रहेछ कि, अलिक राम्रो परेन भने कम्पनीमा अलिक राम्रो पर्दैन भने टाउक पनि लगाएँ अलिअलि थोरै टाइम, अलिअलि प्लास्टरहरू पनि गरियो। अब 8 महिना बस्दाखेरि त खानु पर्यो। कम्पनीले एक रियल दिएको होइन, साउदीको घरभित्र लुकेर काम गरेर कमाएकोले पनि फाल्टु 3,000 रियल चाहिँ लगाएर निस्केको। वैदेशिक रोजगारीका क्रममा ठगिने र अप्ठ्यारोमा पर्नेहरूको संख्या दिनौ बढे पनि विदेश जाने घटेका छैनन्। छोटाङ बाजे च्यान्डाडाका गोदन गुरुङ भतिजो प्रमेशलाई विदेश पठाउने तयारीमा हुनुहुन्छ। विदेशमा युवा अप्ठ्यारोमा परेका कुरा सुनेका गुरुङ आफ्ना भतिजालाई सुरक्षित रूपमा विदेश पठाउने सोचमा हुनुहुन्छ। छोरोले अब तालिम फर्म गराउने अनि अब मेन पावरमा फर्म भर्नु पर्छ होइन, हामीले दिएका डिपोजिट पैसाको भर पैसा लिने, उहाँ जहाँ लागेका फर्म भरेका कागजातहरू सबै त्यहाँ फोटोग्राफ गरेर राख्ने, अनि सेलेरी कति छ अब के छ फेसबुकबाट सबै हेर्न लगाउने, देखाउँछ अरे नि त अहिले त, अनि सेवा सुविधा सबै देखाउँछ अरे होइन, त्यस्तो भन्छन्। ती कुरो सबै बुझेर मात्रै जाने, नआएन पठाउने अनि सबै त्यसरी त जाँदैनन् त अरे, जाँदैनन्। कतिपय तपाईँको नगर्दा मान्छे बर्बाद भए, कोही आउँदै आउँदैनन्, ऊ कोही सेलेरी भएपछि नानीहरू उहाँ पुगेपछि त्यसै अब जे गरी हुन्छ भने एउटा हौडामा गइयो भने चाहिँ खग्ने कामहरू चाहिँ हुँदो रहेछ। सुरक्षित आप्रवासन परियोजना सामी र जनसेवा समाज नेपाल खोटाङको साझेदारीमा सञ्चालित सूचना केन्द्रबाट करिब 6,500 जनाले वैदेशिक रोजगारी बारे जानकारी लिएका छन्। वैदेशिक रोजगारी बारे सूचना केन्द्रले दिने जानकारीका बारेमा बताउँदै सूचना केन्द्रकी परामर्शकर्ता खिलासुरी दाहाल, मुख्य कुरा त यहाँबाट सूचना दिने हो होइन, मान्छेले चाहिँ सूचना लिएर जाओस् र उसले चाहिँ आफू सचेत बनोस् भन्ने कुरा, उसको वैदेशिक रोजगार कसरी सुरक्षित र उपलब्धिमूलक हुन्छ भन्ने कुरा हो। त्यसको लागि चाहिँ मान्छे जो जान लागेको छ ऊ जान लागेको देश चाहिँ खुल्ला हो कि होइन, कुन कुन देशहरू खुल्ला छ भनेर त्यो थाहा पाउनु पर्यो। यसै गरी ऊ जान लागेको एजेन्ट वा मेन पावर दर्ताल हो कि होइन, वैधानिक हो कि होइन भनेर बुझ्नु पर्यो। र त्यस्तो अवस्थामा चाहिँ हामीले भन्यो भने सकेसम्म नठगिउने, मान्छेहरू नठगिउन् भन्नको लागि तालिम लिएर जानुहोस्, तालिम लिएर जाँदा सुरक्षित हुनुहुन्छ, तपाईँको कमाई बढी हुन्छ भन्नु सँगसँगै यदि ठगिहालिदियो अथवा यहाँ भनिअनुसार काम र दाम उहाँ गरेर पाइएन भने चाहिँ त्यसरी हामी सघाउँछौँ भनेर पठाउँछौँ। अहिले पछिल्लो चरणमा हामीसँग आएको केसहरूमा हेर्दाखेरि पनि बढी केसहरू चाहिँ ठगीका केसहरू आएका छन्। स्वदेशमा रोजगारीको अवसर नदेखेका र कतिपय रहर गरेर विदेश जानेको संख्या बढेपछि देशबाट पलायन हुने युवाको संख्या बढिरहेको छ। ती विदेशिएका युवा पनि परदेशमा सुरक्षित छैनन्। त्यसैले सुरक्षित वैदेशिक रोजगारका लागि परदेश हुनु अघि सासको लिन आवश्यक छ, जुन जानकारी यस्ता सूचना केन्द्रहरूले दिन्छ। यस्ता सूचना केन्द्रले परदेश जानु अघि कसरी सुरक्षित भएर जाने र ठगीबाट बच्ने कुरा मात्रै होइन, परदेशमा पर्ने साह्रो गाह्रो तथा भवितव्यमा परे पाइने क्षतिपूर्तिको बारेमा पनि जानकारी दिन्छ। तर विदेश जानेलाई गइहाल्ने हतारो हुन्छ, त्यसैले धेरै जसो सामान्य जानकारी लिएर मात्रै विदेश जान्छन्। त्यसो गर्नु आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु जस्तै हो। विदेशमा दुर्घटनामा परेर मृत्यु भए वा अंगभंग भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले क्षतिपूर्ति रकम दिन्छ। वैदेशिक रोजगारीमा जाने एकजना कामदारबाट लिइने 1,000 रूपियाँ बोर्डको कल्याणकारी कोषमा जम्मा हुन्छ। विदेश जानेले अनिवार्य रूपमा कोषमा पैसा जम्मा गर्नै पर्छ। त्यही कोषबाट अप्ठ्यारोमा परेका कामदारले क्षतिपूर्ति पाउँछन्। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विदेशमा ज्यान गुमाएका 3,231 जनाको परिवार र आफन्तले बोर्डबाट क्षतिपूर्ति पाएका छन् अनि अंग भंग भएका 300 भन्दा बढीले क्षतिपूर्ति लिएका छन्। यसरी क्षतिपूर्ति लिन जाँदा कस्तो व्यवहार हुन्छ अनि के कस्ता प्रक्रिया पूरा गर्नुपर्छ, बोर्डका केही कर्मचारी तथा सेवाग्राहीसँग कुराकानी गरेर तैयार पारिएको सामग्री सुनौ अबको पालोमा। त्यही त मेन पावरले खबर गरिदिनु पर्छ नि हामीलाई, गाउँको मान्छेलाई त्यस्तो परेको छैन, थाहा हुँदैन। अहिले म वैदेशिक रोजगार प्रवर्धन बोर्डको कार्यालयमा छु। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटको छेउमा छ वैदेशिक रोजगार प्रवर्धन बोर्डको कार्यालय। सूचना केन्द्रमा छु, एकजना अधिकृत मसँग हुनुहुन्छ। मेरो नाम सौमित्र सिंह, म चाहिँ यस वैदेशिक रोजगार प्रवर्धन बोर्ड अन्तर्गतको आप्रवासी स्रोत केन्द्रमा सूचना शाखा र हाल आएर केही महिना यतादेखि उद्धार शाखा पनि हेरिरहेको छु। बोर्डले गर्ने काम सरसर्ती मलाई भनिदिनुहोस् न, के हो? हामीले दुई चरणमा काम गर्छौँ, एउटा प्री डिपार्चर र पोस्ट डिपार्चर। र पोस्ट डिपार्चरमा चाहिँ अब वैदेशिक रोजगारमा गइसकेका कामदारहरूलाई चाहिँ अब रोजगारदाताको मुलुकमा कुनै पनि किसिमको समस्या पर्यो भने त्यो समस्या कसरी समाधान हुन सक्छ त्यसको लागि पहल गर्ने, कोही व्यक्ति पीड़ित हुनुहुन्छ उद्धार गर्नुपर्ने कन्डिसन छ भने उद्धार गरेर नेपाल फर्काउने काम गर्ने। उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार प्रवर्धन बोर्डको सूचना केन्द्रका सूचना अधिकारी सौमित्र सिंह। उहाँसँग कुराकानी गरिसकेपछि म केही सेवाग्राहीहरूसँग कुरा गर्छु। तपाईँको नाम के हो? रोकी रोका। कहाँबाट आउनुभयो? रुकुमबाट। यहाँ के केस थियो तपाईँको? कतारबाट मरेको लास भुसमा। तपाईँको को हुनुहुन्छ? कति भयो तपाईँले रुकुम तपाईँको घर कति भयो यहाँ प्रोसेस सुरु गर्नुभयो? आएको अस्ति आइतबार घरबाट त्यहाँ रुकुमबाट यहाँ आएको अनि त्यो जालीपुले के बस्तीमा हो साँझ कति 9 बजीतिर अनि 9 बजीतिर 12-1 बजीतिर सिजाएर कोठामा फेरि फर्क्याउँछ यहाँ काम दिइरहेको छ। ए भनेपछि तपाईँको श्रीमानको सब आइसक्यो, सद्गत पनि गरिसक्नुभयो, यहाँ अहिले चाहिँ तपाईँहरूले क्षतिपूर्ति रकम दिन आउनु? हजुर। के भन्नुहुन्छ यहाँको कर्मचारीहरू? यहाँको कर्मचारीले डेट गरिसक्यो, यो मिटिङमा पाउँदैन, खास शरममा गर्दो रहेछ 2 वर्षमा सर, त्यो 2 वर्षमा नमिलेको त्यो क्षति 10,000 पाउनुहुन्छ भनेर बोलाएको थियो। क्षतिपूर्ति पाउन कतिको गाह्रो भइरहेको छ? त्यो त हिजो अस्तिबाट आएको सर, मिलाएको छैन, आज पनि कस्तो हुन्छ थाहा छैन। त्यो लास्ट बुझेको कागज यहाँ त कागज साथीले उता सिन्धु पाल्चोको साथीले लगाएको छ, त्यो अहिले ल्याएको छ। जम्मा कति क्षतिपूर्ति पाउनुहुन्छ? अहिले त्यो डेट नगएको भएपछि 1,50,000 बनाएको थियो सरममा, अनि बिमामा 5,50,000 कि बनाएको थियो, त्यति डेट गएपछि सर। संस्वीकृति लिएर गएको 20 दिन म्याद काटिसकेको भनेपछि तपाईँहरूलाई त घाटा नै हुने भयो. घाटा नै भयो सर. बच्चाहरू एउटा 2 वर्षको छ, भर्खर 2 वर्ष पुग्छ, एउटा 7 बेर आत्मा लागेको छ छोरो. समस्या चाहिँ समस्या छ सर. के घरमा अहिले नाज नै छ सर, के गर्नु? भइसकेको कुरालाई के गर्नु? तपाईँहरूलाई यसरी सब बुझ्नको लागि काठमाडौँ आउनु, त्यस पछाडि क्षतिपूर्ति रकम पाउन कतिको झन्झटिलो भयो? झन्झट अलिकति भएको छ सर. गाउँतिर फर्किन पनि अहिले गाह्रो भएको छ. समस्या त्यो खर्च हुन पुग्यो. त्यो काम मिलेपछि छिटै आज नै फर्किनु भयो. नमस्कार. नमस्कार. यहाँको शुभ नाम? पार्वती चौधरी. कहाँबाट आउनु? सालङदेखि. भनेको? सालङ्गी गाविस. कुन जिल्ला पर्यो? रूपन्देही जिल्ला. के को लागि आउनु? त्यो इन्सुरेन्स जस्तो ऊ के काट्छन् त्यसको लागि. कति पैसा पाउन बाँकी छ? त्यही 24,000 25-30 रुपियाँ. तपाईँको श्रीमान चाहिँ विदेशमा देहान्त हुनुभयो, उहाँ निधन हुनुभयो. तपाईँको श्रीमान कति पाउनु भयो अहिलेसम्म? उतादेखि त 1 रुपियाँ नै पाइएन. हेर्नुहोस् यहाँको चाहिँ इन्सुरेन्स गरेको 5 लाख हो, के अरे होइन 5 लाखमा नि पाइएन सबै. त्यो 75,000 मात्रै पायो. 75,141 छ कि कति हो यस्तै? यहाँ आएको 2-3 खेर भइसक्यो. कति भयो सुरु गर्नुभयो यो प्रक्रिया? जुन प्रक्रिया छ, तपाईँको श्रीमान बित्नु भएको कति भयो? मेरो श्रीमान बितेको 69 साल 1 महिना 17 दिन. के कारणले चाहिँ पाइन भन्ने जस्तो लाग्छ यहाँलाई? खै के कारणले दिए छैनन् अब तिमीलाई थाहा होला सर. अब हामीलाई त थाहा छैन किन दिए छैनन्. अब फेरि अब पैसा यताउता खोजेर आइन्छ, छोराछोरी सानो छन्, अब यस्तै डुलाइरहेको छन्. अब खै किन यस्तो गरेन. रूपन्देहीदेखि यहाँ आउँदाखेरि तपाईँ 24,000 लिन आउनु भएको छ, 3 पटक ओहोर दोहोर गर्दा लगभग त्यति खर्च त भइसक्यो होला? भइसक्यो. त्यति खर्च यहाँनिर केही भन्नुभएको छैन? उहाँहरूले हामीले ऊ गर्छौँ, अहिले छैन, बजेट छैन भन्छन्. बजेट आइसके हजुरलाई कल गर्छौँ भन्छन्, अहिले कलै गरेन. फोन गर्दाखेरि अहिले बजेट आएन भने यी सेवाग्राहीसँग कुरा गरिसकेपछि म वैदेशिक रोजगार प्रवर्तन बोर्डका प्रमुखसँग कुरा गर्न जाँदैछु. म रघु काफले, वैदेशिक रोजगार प्रवर्तन बोर्डको कार्यकारी निर्देशक. यो हाम्रो क्षतिपूर्ति लिनु पर्दाखेरि विदेशमा मृत्यु हुनेको कुरा भयो, अङ्गभङ्ग हुनेको कुरा भयो, त्यसको प्रक्रियाको बारेमा अलिकति भन्नुहोस् न. यो वैदेशिक रोजगार केन्द्र नियमावलीले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न कारणले गर्दा मृत्यु हुनुभएका कामदारहरूको परिवारलाई केही आर्थिक सहायता बोर्डको तर्फबाट उपलब्ध गराउने व्यवस्था गरेको छ. तर त्यो सहयोग उपलब्ध गराउँदाखेरि कामदारको परिवारले निश्चित प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ. हामीले यहाँ बोर्डबाट उपलब्ध गराउने भनेको मृतकको परिवारलाई 1,50,000 रकम हो. र त्यो रकम उहाँहरूले प्राप्त गर्नको लागि पहिलो कुरा त त्यो कामदारको त्यो मृत्यु अथवा त्यो घटना त्यो करार अवधिभित्र भएको हो कि होइन भन्ने कुरा मुख्य हुन्छ. जस्तो 2 वर्षको लागि करार अवधि हो भने, उहाँले कामको स्वीकृति पाउनु भएको 2 वर्षलाई हो भने, 2 वर्षको अवधिभित्र उहाँको मृत्यु भएको छ भने उहाँको परिवारलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराउँछ. र त्यो आर्थिक सहायता प्राप्त गर्नको लागि श्रम स्वीकृति पत्र, करार पत्र, मृत कामदारको पासपोर्ट, अब मृत्यु प्रमाणित भएको कागजात, अनि सम्बन्धित दूतावासको सिफारिस पत्र र मृत्यु दर्ता प्रमाण पत्र आदि जस्ता कागजातहरू आवश्यक पर्छ. यी कागजातहरूका साथमा कामदारको परिवारले बोर्डमा निवेदन दिएपछि हामी तत्कालै त्यसलाई आर्थिक सहायता उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउँछौँ. तपाईँसँग भेट्नु अघि मैले बाहिर केही सेवाग्राहीहरूसँग कुरा पनि गरेको थिएँ. महत्वपूर्ण कुरा चाहिँ जस्तो यहाँबाट 2 वर्षको लागि खाडीका देशहरूमा चाहिँ श्रम स्वीकृति लिएर जाने, तर भवितव्य भनेको देख्न सकिँदैन, तलमाथि भइहाल्छ. त्यसरी मेरो श्रीमानको चाहिँ एकजना सेवाग्राहीसँग कुरा गर्दा चाहिँ मेरो श्रीमान 20 दिन मात्रै कटेको रहेछ श्रम स्वीकृति गरेको, त्यही भएर मैले क्षतिपूर्ति पाइनँ, 10,000 रुपियाँको लागि म दाइ राखेको छु भने, यो एकदमै महत्वपूर्ण कुरा. एउटा तलमाथि हुने बित्तिकै चाहिँ उहाँहरूको अधिकार नपाउने, उहाँहरूले क्षतिपूर्ति नपाउने अवस्था छ, यसलाई सुधार गर्न सकिँदैन. अब यसमा साह्रै महत्वपूर्ण कुरा तपाईँले उठाउनु भयो कि अहिले भइरहेको मौजुदा नियमभित्र बसेर कुरा गर्दाखेरि कामदारको जो श्रम स्वीकृतिको अवधिभित्र घटेका घटनाहरूलाई मात्रै बोर्डले सहयोग गर्न सक्ने अवस्था रहन्छ. तर तपाईँले उठाए जस्तो कामदारको बुताभन्दा बाहिरको स्थिति, विदेशी भूभागमा गएर काम गर्नु पर्दाखेरि त्यहाँ भवितव्य हुने विभिन्न दुःखद घटनाहरू घट्ने स्थिति रहन्छ. र त्यो स्थितिमा मानवीय हिसाबले हेर्दाखेरि केही दिन त्यो श्रम स्वीकृतिको अवधि कट्दाखेरि पनि उहाँको परिवारलाई जो समस्यामा पर्नुहुन्छ उहाँलाई अथवा उहाँको परिवारलाई बोर्डको तर्फबाट आर्थिक सहायता गर्न सके हुन्थ्यो, असाध्यै राम्रो हुन्थ्यो। तर अहिलेको मौजुदा हाम्रो कानुनी व्यवस्थाले हामीलाई त्यो अवधिभित्र श्रम स्वीकृति लिएको अवधिभित्र मात्रै उहाँले कानुनी रूपमा मान्यता प्राप्त गरेको अवधिभित्र घटेका घटनाहरूलाई मात्रै सहयोग गर्न सक्ने गरी बाँधेको अवस्था जाने छ। त्यसैले गर्दाखेरि अहिले नै यसमा निर्णय गरेर हाम्रो तर्फबाट थप सहायता अथवा त्यस्तो खालको भिक्टिमको परिवारलाई अथवा भिक्टिमलाई सहयोग गर्न सक्ने अवस्था छैन। तर तपाईँले उठाए जस्तो कुरा चाहिँ के हो भन्दाखेरि त्यो केही समय एउटा निश्चित समयसम्मको कुराको हकमा केही लचिलो बन्नुपर्छ कि भन्ने खालका छलफलहरू नभएका पनि होइन। जस्तै उदाहरणको लागि बिमाको हकमा पनि त्यही अवधिभित्र घटेका घटनाहरूलाई मात्रै बिमाको क्षतिपूर्ति दिने व्यवस्था थियो। तर पछिल्लो समयमा यसमा छलफल हुँदै जाँदाखेरि कतिपय घटनाहरू अस्वाभाविक रूपमा घट्ने, कामदारको बुट्टाभित्र पनि नरहने, ऊ त्यहाँ आफ्नो करार अवधि सकिने बित्तिकै स्वदेश फर्कन पनि विभिन्न कारणहरूले गर्दाखेरि नपाउने स्थिति, उसले चाहँदा चाहँदै पनि नपाउने स्थिति हुने र त्यही नपाउँदा नपाउँदैको अवस्थामा नै उसको विभिन्न समस्यामा पर्ने अथवा डेथ हुने अथवा विभिन्न दुर्घटनामा पर्ने, अङ्गभङ्ग हुने, ठुलो बिरामी पर्ने स्थिति छैन देखिएपछि यो छलफल भएर पछिल्लो समयमा त्यो करार अवधि सकिएको 3 महिना पछिसम्म पनि उस्ता घटना घट्यो भने कामदारको परिवारलाई अथवा कामदारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था भएको छ। त्यसरी नै यो बोर्डको तर्फबाट प्रदान गरिने अङ्गभङ्ग भएकालाई अथवा मृतकको परिवारलाई दिने सेवा सुविधामा पनि पुनरावलोकन गर्न सकिने सम्भावना चाहिँ रहन्छ। त्यसको बारेमा छलफल पनि चलिराखेको अवस्था छ। अब निर्णय नहुँदासम्म त अहिलेसम्म जो व्यवस्था छ त्यसैलाई हामीले मानेर अगाडि बढ्नुपर्ने हुन्छ। उज्यालो 90 नेटवर्क। तपाईँ अहिले देशैभरि एकैसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। उज्यालो online.com संसारको जुनसुकै ठाउँबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा अनि स्वदेश नै खोज्न सकिने अवसरका कुरा गर्छौ। विदेश जानु अघि नै सही सूचना र आवश्यक जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु हाम्रो उद्देश्य हो। यस्तो ताल बैसा लागेपछि के हुन्छ हुन्छ बाटोमा एक्लै नाच्दै के को बैसनी काका भिसा आयो रे भिसा अब त ठुलो जहाजमा चढेर उडी जाने हो म पनि विदेश ए कुरो त्यसो भयो अनि के काममा जान लागिसकेका कल कति हुन्छ कन्ट्याक्ट कस्तो आयो भन भन म पनि सुनौ के भन्यो काका विदेश जाने भइहाल्यो अरू कुरा त उतै पुगेको हेर हेर यसको ताल कुन काममा जाने हो कति तलब पाइन्छ बस्ने खाने सुविधा के कस्तो छ खर्च कति लाग्छ खान पाई गइस भने उहाँ पुगेर कुकुरले नपाएको दुःख पाउँछ दाबै त्यसै छ सजिलो हो आफू जान लागेको देश विदेशमा आफूले गर्नुपर्ने काम पाइने तलब र सुविधाका बारेमा राम्रोसँग बुझेर मात्रै विदेश जानुहोस्। कार्यक्रम देश परदेशमा आज हामी विदेशमा दुर्घटना वा भवितव्यमा परेर ज्यान गुमाएका परिवारले र अङ्ग भङ्ग भएकाहरूले नेपालमा क्षतिपूर्ति बारे विदेश जानेले कतिको जानकारी लिन चाहन्छन् अनि क्षतिपूर्ति कसरी पाइन्छ भन्ने बारेका सामग्री हामीले यस अघि नै प्रस्तुत गर्यौं। अब चाहिँ क्षतिपूर्ति पाउन कतिको सजिलो अप्ठ्यारो छ भन्ने कुरा सुनौ। हुन त हामीले यसअघि तयार पारेको सामग्रीमा सेवाग्राहीले 2 वर्षसम्म पूरै क्षतिपूर्ति नपाइसकेको कुरा सुन्यौ अनि श्रम स्वीकृतिको अवधि 20 दिन मात्रै नाग्दा पनि आफन्तको निधन भएपछि 1 पैसा क्षतिपूर्ति नपाएकाको पनि कुरा सुन्यौं। क्षतिपूर्ति पाउने कुन कुन प्रक्रिया झन्झटिला छन् अनि प्रक्रिया सहज बनाउन के कस्ता कुरामा सुधार गर्न पर्ला भनी हामीले प्रवासी नेपाली समन्वय समिति अन्तर्गत द्रुत उद्धार संयन्त्रका केस सपोर्ट अफिसियल युवराज नेपालसँग कुराकानी गरेका छौं। क्षतिपूर्तिको सम्बन्धमा चाहिँ कुनै एकजना कामदारको डेथ भयो त्यसपछि कामदारका परिवारले जुन क्षतिपूर्ति पाउनुहुन्छ त्यसको लागि चाहिँ उहाँहरू काठमाडौँ नै आउनुपर्ने हुन्छ। त्यो सँगसँगै उहाँहरूलाई के कागजातहरू आवश्यक पर्छ क्षतिपूर्ति दिनको लागि त्यो जानकारी हुँदैन। त्यसले कारण त्यही कारणले गर्दाखेरि उहाँले डकुमेन्टहरू लिएर आउँदाखेरि चाहिँ विदेशबाट कागजातहरू ल्याउनुहुन्छ तर गाविसबाट बनाउनु पर्ने कागजातहरूको जानकारीको अभावको कारणले गर्दा उहाँ त्यो डकुमेन्ट ल्याउनुहुन्न। त्यो कारणले गर्दाखेरि चाहिँ हामी कति कामदारहरूलाई त्यति बेला चाहिँ हामीले यो कागजहरू बनाउनु पर्छ है भनेर चाहिँ हामीले सजेस्ट गरेका छौँ। अनि त्यो सँगसँगै जस्तो यहाँ काठमाडौँ आइसकेपछि उहाँले क्षतिपूर्ति पाउनलाई चाहिँ सर्टेन प्रोसिजर प्रक्रियाहरू निभाउनु पर्ने जस्तो प्रबन्धन बोर्डमा फर्म भर्नु पर्ने हुन्छ। प्रबन्धन बोर्डले 1.5 लाख रुपियाँ दिन्छ भने इन्सुरेन्स कम्पनीले 5 लाख इन्सुरेन्स बिमा रकम स्वरूप दिन्छ। बिमा रकम चाहिँ कम्पनी इन्सुरेन्स कम्पनी हेरि हेरि जस्तै कुनै कम्पनीले जस्तो 6.5 देखि 7.5 लाखसम्म चाहिँ अरू स्किमहरू सँगै गरेर प्रोभाइड गरेका हुन्छ। तर यो प्रक्रिया सबै त्यो डकुमेन्टेसन त्यो प्रोसेस हुन्छ नि त्यो पाउनको लागि चाहिँ उहाँले विभिन्न फर्महरू भर्नुपर्ने हुन्छ। प्रायः जसो मैले देखेको चाहिँ कामदारको परिवार अशिक्षित जसलाई कुनै त्यो प्रक्रियाको केही जानकारी छैन अनि त्यो सँगसँगै प्रबन्धन बोर्डबाट 1.5 लाख रुपियाँ पाउनुहुन्छ है इन्सुरेन्सबाट 5 देखि 7.5 लाखसम्म म्याक्सिमम् पाउनुहुन्छ। अब त्यो फर्महरू भर्नेदेखि लिएर अनि डकुमेन्टहरू के आवश्यक पर्छ त्यो जानकारीको अभावले चाहिँ उहाँहरू अब एकचोटि आउने बुझाउने यो फर्म यो डकुमेन्ट पुगेन भनेर चाहिँ सम्बन्धित कम्पनीले भन्छ फेरि घर जाने फेरि ल्याउने गर्दाखेरि चाहिँ उहाँहरूले एउटा जति कम्पनी जति उहाँले पाउनुहुन्छ 6-7 लाख त्यो पाउनको लागि उहाँले काठमाडौँमा 3-4 पटक चाहिँ धाउनु पर्ने अवस्था छ। एउटा उदाहरण छ कि मसँग यो अलिक फरक छ। ओमन जानुभएको थियो एकजना महिला उहाँ चाहिँ रसुवाको हुनुहुन्थ्यो उहाँको मृत्यु भएको थियो उहाँको श्रीमान चाहिँ क्षतिपूर्ति क्रममा आउनुभएको थियो। के भएको थियो भने उहाँको मृत्यु दर्तामा आउँदाखेरि चाहिँ 5 दिनको अन्तर परेको थियो। जस्तो अङ्ग्रेजी डेटमा चाहिँ जुन मृत्युको डेट घोषणा गरिएको थियो त्यो नेपालीमा ट्रान्सलेट गर्दाखेरि चाहिँ काविसमा मिस्टेक हुँदाखेरि चाहिँ अब काविसमा त्यो ट्रान्सलेसनमा मिस्टेक हुँदाखेरि चाहिँ इन्सुरेन्स कम्पनीले उहाँहरूलाई क्षतिपूर्ति दिएन। त्यसपछि उहाँहरू चाहिँ फेरि काविसमा गएर ट्रान्सलेसन गर्दाखेरि जुन एक्चुअल मिति हुन्छ नि त्यो मितिमा ट्रान्सलेट गरिसकेपछि बल्ल उहाँहरू चाहिँ यहाँ आएर क्षतिपूर्ति लिन सक्नुभयो। यो जुन झन्झटिलो प्रक्रिया छ यसलाई सहज बनाउन के गर्नुपर्छ? यसको मुख्यतया चाहिँ सरकारले चाहिँ डिसेन्ट्रलाइज गर्नुपर्छ। जिल्ला जिल्लामा चाहिँ क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने हुन्छ। तबसम्म यो जिल्ला जिल्लामा चाहिँ सरकारी निकाय जस्तो प्रबन्धन बोर्ड इन्सुरेन्स कम्पनीहरू चाहिँ जिल्ला जिल्लासम्म पुग्दैनन् तबसम्म चाहिँ यो क्षतिपूर्ति पाउने जुन प्रक्रिया छ त्यो सहज हुँदैन। अनि त्यो सँगसँगै जस्तो यो जानकारीको अभाव के कामदारको परिवारलाई क्षतिपूर्ति पाइन्छ भन्ने पनि जानकारी छैन। यो सूचनाको कुरा छ, सूचना चाहिँ के कुरा पुग्न सकेको छैन? सूचना मुख्यतया के कागजातहरू आवश्यक पर्छ क्षतिपूर्तिको सम्बन्धमा कुनै एकजना कामदार कुनै एउटा घटना छ मृत्युको घटना छ त्यसमा चाहिँ कामदारले क्षतिपूर्ति पाउनको लागि के कागजातहरू आवश्यक पर्छ कति अवधिभित्र क्षतिपूर्ति पाइन्छ कतिवटा घटना कस्तो छन् भने क्षतिपूर्ति पाइन्छ भन्ने जानकारी छ तर कुन अवधिसम्म पाइन्छ कुन अवधि पछाडि पाइँदैन कुन अवधिको कामदार मृत्यु भएको अवस्थामा पाइन्छ कुन अवधिको कामदारको अवस्था मृत्यु भएको अवस्था नपाइने अवस्थाहरू हुन्छ नि त्यो जानकारी नहुनुको कारणले गर्दा जस्तै कामदारहरू यहाँ आउनुहुन्छ तर क्षतिपूर्ति पाउन नसक्ने अवस्था नै हुन्छ जस्तै कामदार कन्ट्राक्ट अवधिभन्दा पछाडि मृत्यु भएको अवस्थामा चाहिँ अनि उहाँ चाहिँ रिटायर फर्किन पर्ने हुन्छ। अनि सँगै यो प्रक्रिया पूरा गरिसकेपछि पनि प्रबन्धन बोर्डबाट अथवा अरू सरकारी निकायले चाहिँ बेलामा पैसा हात नलगाइदिने भन्ने खालको कुरा पनि रहेछ त्यो हो एकदम साधारणतया जस्तो डेथ केसमा डकुमेन्टहरू पुरा छ भने चाहिँ प्रबन्धन बोर्डले विदिन वा अर्को दिन चाहिँ पैसा दिन्छ इन्सुरेन्स कम्पनीले 2-4 दिनभित्र दिन्छ तर त्यही कागजातहरूको अभावको कारणले गर्दाखेरि चाहिँ अब काम कति कामदारको पैसा चाहिँ यतिको अड्किरहेको छ। त्यो सँगसँगै अब एउटा इन्सुरेन्स कम्पनीबाट जुन क्षतिपूर्ति पाइन्छ नि 6.5-7.5 लाख रकम त्यसमा 5% ट्याक्स काट्छ सर ट्याक्स काटिए हुन्छ त्यो ट्याक्स चाहिँ फेरि रिफन्ड गर्नको लागि चाहिँ उहाँहरूले चाहिँ त्यो निवेदन चाहिँ प्रबन्धन बोर्डमा बुझाउनु पर्ने हुन्छ। अब त्यो प्रबन्धन बोर्डबाट त्यो क्षतिपूर्ति पाउनलाई 1 वर्षको अवधि लाग्छ कामदार अब त्यही 34,000 जतिको रकमको लागि चाहिँ फेरि फ्रिक्वेन्टली चाहिँ 3-4 पटक चाहिँ काठमाडौँ आएर त्यो बुझ्नुपर्ने हुन्छ तर तै पनि निर्णय नभएको अवस्था हुन्छ। त्यसले गर्दा चाहिँ अब त्यो प्रक्रिया चाहिँ झन् जटिल भइरहेको छ। यदि त्यो 5% ट्याक्स चाहिँ इन्सुरेन्स कम्पनीलाई नै सरकारले त्यति बेला दिन व्यवस्था त्यति बेला जो दिने व्यवस्था गर्यो भने चाहिँ अब कामदारहरू फेरि आउनुपर्ने अवस्था त रहँदैन नि। त्यो चाहिँ एउटा सहज वातावरणको सृजना हुन्छ। यसरी धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्रवासी नेपाली समन्वय समिति अन्तर्गत द्रुत उद्धार संयन्त्रका केस सपोर्ट अफिसर युवराज नेपाल। वैदेशिक रोजगार प्रवर्धन बोर्डमा चाहिँ बीमा कम्पनी र विदेशमा काम गरेको कम्पनीबाट पनि क्षतिपूर्ति पाइन्छ। काम गर्दा गर्दै दुर्घटना भयो भने कम्पनीले क्षतिपूर्ति दिन्छ। विदेशको कम्पनीले दिने क्षतिपूर्ति रकम चाहिँ परराष्ट्र मन्त्रालय हुँदै त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभागमा आइपुग्छ र जिल्ला प्रशासन कार्यालय हुँदै पीड़ितले क्षतिपूर्ति पाउँछन्। यो क्षतिपूर्ति लिन पनि सजिलो भने छैन। क्षतिपूर्ति लिन पटक पटक काठमाडौँ धाउनुपर्छ। बोर्डले दिने क्षतिपूर्तिमा जस्तै विदेशबाट आएको क्षतिपूर्ति लिन कागजी झन्झट उस्तै बेहोर्नुपर्छ। कति पीड़ित परिवारले त क्षतिपूर्ति आए नआएको पनि थाहा पाउँदै पाउँदैनन्। हाम्रा साथी मोहन पौडेलले कन्सुलर सेवा विभागका निर्देशक गेहेन्द्र राज भण्डारीसँग क्षतिपूर्ति वितरणलाई व्यवस्थित बनाउन र परिवारलाई सही सूचना दिन के हुँदैछ भनेर सोध्नु भएको छ। यो चाहिँ हामीले नै गरेर टुङ्ग्याउने केस भएको भए मैले तपाईँलाई ठ्याक्कै भन्न सक्थेँ। वैदेशिक रोजगारीमा जाँदाखेरि परेका समस्याहरू हरेक केस इन्डिभिजुअल्ली एकदमै डिफरेन्ट हुन्छ। त्यसैले गर्दाखेरि भनौँ न अब जस्तो कतिपय अवस्थामा यो कम्पेन्सेसनकै कुरामा पनि क्षतिपूर्तिकै कुरामा पनि क्षतिपूर्ति आइरहेको छैन भनेर भनिन्छ। अब कतिपयको एकदम भनौँ नेचुरल डेथ भएको भनेर त्यहाँको हस्पिटलले पोस्टमार्टम गरेर रिपोर्ट दिएको हुन्छ। अब यहाँनिर हामीले त्यो बुझाउनै गाह्रो हुन्छ। यहाँको मान्छेले होइन मेरो मान्छे एकदमै हेल्दी हुनुहुन्थ्यो, त्यहाँ केही प्रब्लम भयो होला, अथवा जसरी पनि क्षतिपूर्ति मगाइदिनु पर्यो छिटाइदिनु पर्यो भनेर जुन कुरा हाम्रो बसमा हुँदैन त्यसमा त अब समस्या हुने नै भयो। हामीले उहाँलाई कन्भिन्सै गर्न सक्दैनौँ एउटा कुरा होइन भने मलेसियामा नर्मल्ली जब फर्म त्यहाँबाट आउनु पर्यो, त्यो भरेर पठाउनु पर्यो। अब यो कति समय लाग्छ भन्दाखेरि पनि जे जे कागजात पठाउनुपर्छ ती कागजातहरू चुस्त दुरुस्त रूपमा भरियो कि भरेन भन्ने कुरा भयो। भरिएन भने त अब तीन वर्ष पनि लाग्न सक्छ, चार वर्ष पनि लाग्न सक्छ। भरियो भने डेढदेखि दुई वर्षमा टुङ्गिन सक्छ। त्यो कागजात मिलाउने ओर्ने प्रक्रियामा यहाँको भूमिका बढी कि सम्बन्धित मान्छेको भूमिका बढी? हाम्रो पनि हो, हामीले उहाँलाई भन्छौँ यस्तो यस्तो कागजातहरू तयार पार्नुहोस् है भनेर भन्छौँ। सम्बन्धित व्यक्तिले पनि हुन्छ भनेर जानुहुन्छ अनि हामीलाई प्रोभाइड गर्दाखेरि त्यो कागजात प्रोभाइड गरिदिनुहुन्न। त्यसो भएपछि गाह्रो हुन्छ। त्यो कतिपय अवस्थामा सम्बन्धित हकवालाहरूको पनि त्यसमा अलिकति चेतनाको कमी ज्ञानको कमीले पनि भएको हुन सक्छ। जस्तो यो प्रोसेस तपाईँले भन्नुभयो ल्यान्डी छ होइन, अनि मान्छेहरूलाई कस्तो भइदियो भने एउटा दूरदराज गाउँको मान्छे क्षतिपूर्ति लिनको लागि काठमाडौँसम्म आउँदा त्यो प्रक्रिया गर्दा उसलाई चाहिँ अलिकति अप्ठ्यारो महसुस भएको, हामीलाई धेरै त्यस्ता गुनासाहरू पनि आए, किन यस्तो हुन्छ? जस्तो मलेसियाको हकमा कस्तो म तपाईँलाई उदाहरण दिन्छु, त्यो एउटा एसफर्म भन्ने हुन्छ, कसैको मान्छे बितिसकेको हुन्छ, त्यो यसकोमा फेरि हाम्रो कस्तो छ भने यो फारमहरू भर्दाखेरि राम्रोसँग नपढ्ने कतिलाई नआउने होइन, पढ्न पनि नआउने, लेखपढ गर्न नआउने, कतिपय कोठाहरू कतिपय त्यो सेक्सनहरू नभरिदिने हुन्छ। अनि नातेदारहरूले यहाँबाट अथवा हकवालाहरूले त्यो फारम भरेर पठाइदिन्छन् सम्बन्धित देशमा। त्यसपछि त्यो प्रोसेस छ महिना, आठ महिना, दस महिना, एक वर्ष पछि लगभग कम्प्लिट भएर उताबाट आउँदाखेरि के भन्छ भने ल यो सेक्सन चाहिँ भरिएको रहेछ, फेरि भरेर पठाइदिनु भन्ने हुन्छ। यसै गरी यता फेरि अब गल्फ कन्ट्रिजमा के छ भने यो मुद्दा दायर हुन्छ, कोर्टमा दायर हुन्छ, कोर्टको एउटा आफ्नो फेरि आफ्नै एउटा प्रोसेस हुन्छ। उनीहरूको कोर्टमा जुन परेका मुद्दाहरूमा हाम्रो गभर्मेन्टले हाम्रो दूतावासले अलिकति केही भन्न पनि सकिन्न, त्यो एउटा चाहिँ अन्तर्राष्ट्रिय प्रावधान हो। त्यसैले गर्दाखेरि यो अलिकति लामो प्रक्रिया लाग्ने चाहिँ हुन्छ। यहाँबाट मन्त्रालय मार्फत त्यो बिचौलियाहरूले नखाओस् भनेर सम्बन्धित प्रशासन कार्यालयमै लाने प्रक्रिया पनि हो। जस्तो प्रशासन कार्यालयहरूले पनि सूचना नदिएको गुनासो पनि आयो, कसरी प्रशासन कार्यालयमा पैसा पुग्यो तर सम्बन्धित मान्छेले त्यसको बारेमा जानकारी नै होइन। नर्मल्ली त्यो अलिकति हुँदैन हो, यो अलिकति प्रोसेस अलिकति लामो भएकोले समय लाग्ने झन्झटिलो त छ, तर खबर नहुने भन्ने अलिकति हुँदैन यसरी। तर कतिपय अवस्थामा कस्तो हुन्छ भने परिवार भनौँ न बसाइ चढाइ गरेर अर्को ठाउँमा गयो, अथवा कतिपय अवस्थामा हामीले के देखिएको छ भने जो हकवाला हो, हकवाला अब श्रीमती छ भने श्रीमती नै अब त्यहाँ छोडेर अन्तै कतै जानुभयो भने अब हामीसँग त्यस्तो फेरि कन्ट्याक्ट हुँदैन, त्यो अवस्थामा चाहिँ अलिकति अप्ठ्यारो पर्छ। भनेपछि यहाँको कारणले अथवा प्रशासनको कारणले भएको होइन? त्यो होइन, किनभने हामीले यहाँबाट पैसा आउने बित्तिकै हामीले खबर गर्छौँ। मैले मेरो कर्मचारी मित्रहरूलाई पनि भनेको छु, उहाँहरूले नबिराइकन फोन गर्नुहुन्छ होइन। एउटा त्यो हो गल्फ कन्ट्रिजमा। मलेसियाको हकमा कस्तो छ भने पैसा जब जस्तो 23,000 रिङ्गिट पैसा आइसकेपछि त्यो सिधै व्यक्तिकै खातामा जान्छ, फेरि त्यो उहाँले आफ्नो खातामा हेर्नु पर्यो, त्यो अब नहेरेर पनि हुन सक्छ। त्यसैले गर्दा एक त फारम नै ढिलो आउँछ अनि यहाँबाट भरेर पठाइएपछि त्यसको त्यहाँबाट सम्बन्धित देशमा प्रोसेसिङ हुनु पर्यो, सबै डिटेलहरू उहाँले चेक गर्नुहुन्छ होला। त्यसो गर्दाखेरि लेन्दी चाहिँ अलिकति लेन्दी नै प्रोसेस छ जस्तै यहाँबाट उता पठाउने क्रममा त्यस्तो ढिला सुस्ती केही भएको हो कि म एउटा मेरो विभागमा कस्तो छ भने मैले साथीहरूलाई पनि भनेको छु मेरो विभागमा यहाँ जो साथीहरू लिगल सेक्सन भन्ने छ यस्तो इस्युहरू डिल गर्ने मैले उहाँलाई भनेको छु सकेसम्म यस्तो फारमहरू आइसकेपछि त्यसरी तपाईँले 5 मिनटभित्र पठाइदिनुहोस् भनेर मैले साथीहरूलाई भनेको छु र हाम्रो साथीहरूले लगभग 5 मिनट 10 मिनट पठाउने पनि गरेका छन् म एकदम खुसी साथ भन्न चाहन्छु तपाईँलाई अथवा यो विभिन्न समयमा कहिलेकाहीँ हाम्रो टेक्निकल कुराहरू भनौँ न स्क्यानमा फ्याक्समा प्रब्लम भयो भने कम्ती केही दिन चाहिँ हामीले पठाएकै हुन्छौँ भनेपछि हामीले यहाँबाट हाम्रो यहाँबाट यो पठाउनमा ढिलाइ हुने भन्ने त सवालै छैन तर कस्तो छ भने यो हामीले सल्भ गर्ने इस्यु नभएको हामीले यहाँबाट दूतावासलाई पठाउनु पर्ने दूतावासले फेरि त्यहाँको सम्बन्धित देशसँग पहल गर्नुपर्ने र त्यहाँको सबै कानुनी यो प्रावधानहरूले त्यहाँको चाहिँ प्रोसेस एउटा जुन भनौँ न नेचुरली प्रोसेसले गर्दाखेरि जुन समय लाग्छ त्यसले गर्दाखेरि अलिकति झन्झटिलो अलिकति लामो जस्तो देखिएको तर हाम्रो तर्फबाट मैले एकदम फेरि पनि भने त्यही दिनमा सकेसम्म हामीले 5 मिनटभित्र भन्यौँ नत्र भने त्यही दिनभित्रमा हामीले कन्फर्म बनाउँछौँ जे जस्ता गुनासाहरू आए अब आगामी दिनमा त्यस्तो हुन नदिनलाई अझै त्यो हामीले सूचनाको कुराहरू गर्यौँ त्यसलाई प्रोपरली नै त्यही मान्छेसँग पुर्याउनको लागि अझै प्रभावकारी बनाउन केही गर्दै हुनुहुन्छ हामीले अहिले हाम्रो मैले साथीहरूलाई भन्ने गरेका छु र हामी समय समयमा बसिरहेको पनि हुन्छौँ मैले साथीहरूलाई के भन्ने गरेको छ भने हाम्रो कन्सुलर विभागको ऐना भनेको नै तल हाम्रो यहाँ 4-5 वटा जुन सेक्सनहरू छ डिफ्रेन्ट सेक्सन र तीमध्ये एउटा सेक्सन चाहिँ लिगल सेक्सन हो क्षतिपूर्ति शाखा त्यो नै हाम्रो ऐना हो त्यसैले गर्दाखेरि साथीहरू यहाँ बस्दाखेरि चाहिँ अलिकति एउटा एक किसिमको रेस्पोन्सिबिलिटी होइन एक किसिमको आफूले काम गर्नुपर्छ भन्ने भावना राखौँ भनेर साथीहरूलाई बारम्बार भनिरहेको छु र हाम्रो टिम यहाँको अहिलेको टिम र त्यहाँको साथीहरू एकदमै यसमा लागिरहनु भएको छ है अहिले हामीले भर्खरै त्यो सेक्सनलाई अलिकति स्ट्रेन्थेन पनि गरेका छौँ अलि अगाडिदेखि कतिपय अवस्थामा त्यो पेन्डिङ परेका केसहरू क्षतिपूर्ति नआइरहेको अलि लामो समयदेखि क्षतिपूर्ति नआइरहेको केसहरू भन्ने सुनिएको छ त्यस्तो केसहरूको चाहिँ हामीले फेरि अहिले कम्पाइलेसन एउटा लिस्ट बनाएर एम्बेसीमा पठाएर कति समय लाग्यो अब त्यसलाई कसरी त्यसमा के प्रब्लम भएकोले लामो समय लागेको हो त्यसलाई कसरी चाहिँ छिटो गर्न सकिन्छ त्यसको निमित्त हामीले एउटा टिम गठन गरेका छौँ तल त्यसैले अहिले त्यसको रिजल्ट पनि देखिरहेको छ र क्षतिपूर्ति शाखालाई अझै स्ट्रेन्थेन गर्ने अझै म्यान पावर अलिक थपेर त्यो काम त्यहाँको कामलाई सुस्त दुरुस्त बनाउनलाई हामी लागिरहेछौँ धन्यवाद उहाँ हुनुहुन्थ्यो परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागका निर्देशक गिहेन्द्र राज भण्डारी कार्यक्रम देश परदेशमा अब भने प्रश्नोत्तर सुन्ने बेला भएको छ अनि मैले मेन बारमा पासपोर्ट लिन जाँदाखेरिमा एजेन्टले भन्छ पासपोर्ट पाइन्छ पासपोर्ट आउन मिल्छ भनेर भन्छ होइन तर मेन बारले अहिले पासपोर्ट लिन मिल्दैन भनेर भन्छ यसले भन्छ कि तपाईँको पासपोर्ट एप्लाई गरिसकेको छ अहिले झिक्न मिल्दैन त्यसको लागि टाइम लाग्छ भनेर भन्छ यस्तो पासपोर्ट मात्रै दिएर एप्लाई त्यसरी मेन बारले ढिलाउन मिल्छ होला तपाईँको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ वैदेशिक रोजगार व्यवसायी बलबहादुर तामाङ भिसा नआएको हकमा उता एप्लाई नगरेको हकमा उहाँले फिर्ता लिन उहाँको अधिकारको कुरा हो त्यस कारण पासवर्ड फिर्ता दिन मिल्दैन भन्ने कुरा चाहिँ हुँदैन भिसा नलागुन्जेल अथवा भिसाको प्रोसेस उता कम्पनीले गरेको छैन भने त्यो फिर्ता दिन मिल्छ त्यस कारण उहाँले पनि सम्बन्धित एजेन्सीमा आफै गएर तपाईँको भिसा प्रोसेस एप्लाई गरेको के कागज छ ल्याइदिनुहोस् हामीलाई देखाउनुहोस् भनेर उहाँले भन्नुभयो भने त्यो दिन सक्नु भएन उहाँले पासवर्ड फिर्ता दिनुपर्छ होइन भने त्यो क्यान्सल गर्नलाई क्लाइन्टले लगेर राखेको हुन्छ त्यो पासवर्ड के अरे कपी र एप्लाई गरेको छैन भने त्यो क्यान्सल गर्न समस्या हुँदैन पिपले डाँडा पाल्पाका आनन्द मरासिनी एसएमएसमा सोध्नुहुन्छ मलेसियामा गैर कानूनी रूपमा बसेर फिंगरिङ नगरी आएकाहरू मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाएर तत्कालै जान पाउने रहेछन् फिंगरिङ गरेर आउनेहरू चाहिँ कति समयपछि जान पाउँछन् आनन्दजी तपाईँको जिज्ञासाको जवाब दिँदै हुनुहुन्छ वैदेशिक रोजगार व्यवसायी ज्ञान प्रसाद गैरे आनन्दजीको जुन जिज्ञासा छ विशेष गरी मलेसियामा फिंगर प्रिन्ट गरिसकेको अवस्थामा स्वदेश फिर्ता भइसकेपछि पुनरोजगारमा जानको निम्ति यदि त्यहाँको रोजगारदाता कम्पनीले अन्य कुनै अभियोग लाएर इमिग्रेसनमा चाहिँ ब्ल्याकलिस्ट गरेको छैन भने 6 महिनापछि चाहिँ सहज रूपमा चाहिँ जान सक्ने अवस्था सिर्जना हुन्छ जान पाइन्छ यो चाहिँ सुरक्षाको दृष्टिकोणले गर्ने विषय हो कुनै पनि अब मलेसियामा अथवा कुनै पनि राज्यमा बस्ने नागरिकहरू अथवा कामदारहरू जोसुकैको पनि एउटा सुरक्षाको सम्बन्धी त्यसको चाहिँ त्यहाँ के रेकर्डहरू छन् भनेर हेर्नका निम्ति यदि कुनै पनि मान्छे पक्राउ परेर त्यो चाहिँ एउटा फिङ्गरिङ गरिसकेपछि उसको चाहिँ सबै रेकर्डहरू आउने भएको कारणले गर्दा सुरक्षाको दृष्टिकोणले गरिने विषय हो। ओखलढुङ्गाबाट उमेश श्रेष्ठ एसएमएसमा सोध्नुहुन्छ, म मेडिकल पर्सन हो, मैले सीएमए पास गरेको छु, मैले पढेको विषयका आधारमा म वैदेशिक रोजगारीका लागि जान चाहन्छु, यस्तो विषय पढेकाले विदेशमा अवसर पाउँछन् कि पाउँदैनन्, पाउँछन् भने कुन देश जान उपयुक्त होला, तलब सुविधा कस्तो हुन्छ? उमेशजी, तपाईँको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ वैदेशिक रोजगार व्यवसायी कमल तामाङ। अब विदेशमा अब स्पेसल त सिएमएर भन्दा पनि स्पेसल मान्छे स्टाफ नर्सहरू लाने हो कि डक्टरै लाने हो, अहिलेसम्म त सिएमए सामान्य भनौँ न मेडिकल सेक्टरमा यस्तो लाँदैन, उनीहरूलाई पहिलो कुरो फोकस त स्टाफ नर्स हो, त्यसपछि डक्टरै हो। कुनै कुनै ठाउँमा कुनै कुनै देशले अब मागिहाल्यो भने अब तपाईँको योग्यता अनुसार सिएमएले पाउने तलब अब पाउन सक्छ 40,000 बिचमा तपाईँले तलब पाउन सकिन्छ। हौ साथी हो, बधाई छ, भिसा आयो, अब दुई दिन भित्रमा सबैले 1.5 लाख रुपियाँ जम्मा गर्ने अनि झोला कसले विदेश हिँड्न। होइन दाइ, किन 1.5 लाख नि फेरि, पत्रिकामा निकालेको सूचनामा त 70,000 मात्रै भनिएको छ, होइन र अब त्यो पत्रिकामा छापेको कुरा चाहिँ घाममा सुकाइदेऊ, टक्रक्क हुने गरेर म कमाइ हुने ठाउँमा पठाउन लागेको छु, लास्टै झुट कुरा चाहिँ नगर यार। त्यसो भनेर किन हुन्थ्यो र दाइ, कि त भन्नु पर्यो नि यस यस कारणले गर्दा धेरै पैसा लाग्छ भनेर, म त तिर्दिनँ दाइ त्यत्रो पैसा, यत्रो काम गरेपछि हामीलाई त्यो 2-4 पैसा हुनु परेन, कस्ता कस्ता मान्छे आउँछन् यार, केटाकेटी आयो गुलेली खेलायो मटेङ्ग्राको नाच भनेर यही हो। हेर्नुहोस् दाइ, तपाईँ जेसुकै भन्नुहोस्, तपाईँले नै निकालेको सूचनामा 70,000 मात्रै लाग्छ भन्या छैन र, अनि किन तिर्ने हामीले धेरै पैसा, हो त्यो 70,000 पनि रसिद दिनुपर्छ तपाईँले। विदेश लैजाने म्यान पावर कम्पनी वा व्यक्तिले धेरै रकम माग्यो भने किन भन्ने प्रश्न सुन्न नभुलौ। वैदेशिक रोजगारीमा हुने ठगीबाट बस्न आफूले बुझाएको रकमको रसिद अनिवार्य रूपमा लिने गरौं। अब चाहिँ हामीलाई प्राप्त जिज्ञासा भोगाई र अनुभवहरू फेसबुक ट्विटर र इमेलमा प्राप्त सुझाव र अनुभव सहित साथी मोहन पौडेल। कृष्ण केसीले फेसबुकमा लेख्नु भएको छ, विदेश आउने 90% क्षतिपूर्ति कहाँ र कसरी पाइन्छ भनेर थाहा हुँदैन, त्यसमा पनि मेन पावर र बिमा कम्पनीले यो वा त्यो भनेर दुःख दिन्छन्, पीड़ितको आफन्त चलाक छन् भने चाहिँ 25% जति रकम हात पार्छन्। आशिष राईले लेख्नु भएको छ, मेरो गाउँको एकजना दाईले पाउने क्षतिपूर्तिका लागि मैले काठमाडौँमा 6 महिना घुम्नु पर्यो, मेन पावर गयो वैदेशिक रोजगार विभाग जा भन्छ अनि विभागमा गयो मेन पावरतिर देखाउँछ, त्यो दिन सम्झिँदा मैले जस्तो दुःख अरूलाई नपरोस् जस्तो लाग्छ, विदेशबाट पैसा आए पनि क्षतिपूर्ति दिने बेलामा साह्रै आनाकानी गर्छन् सम्बन्धित निकायले। बैतडी मल्लिखालीका भोजराज भट्टराईले सरकार र मेन पावर कम्पनीहरूले पहल गर्ने हो भने क्षतिपूर्ति पाउन मुस्किल छ जस्तो लाग्दैन भनेर लेख्दा रूपमाङ्गत सिग्देल लेख्नुहुन्छ, क्षतिपूर्ति पाउने कुरा समय परिस्थिति अवस्था र कम्पनीमा भर पर्छ, कतारमा अचानक मृत्यु हुँदा मृतकका परिवारले 2,30,000 रुपियाँ पाएको पनि देखेको छु अनि क्षतिपूर्ति नै नपाई लास मात्रै नेपाल ल्याएको पनि मैले देखेको छु। सुदन भण्डारी, क्षतिपूर्ति पाउन धेरै समस्या छ अनि पाइहाले पनि ज्यादै थोरै रकम मात्रै उपलब्ध हुन्छ भनेर लेख्नुहुन्छ, तर एमडी नसरुद्दिन विदेशमा काम गरेको कम्पनीमा भर पर्छ भन्दै लेख्नुहुन्छ, कुनै कम्पनीले बिमा अनुसारको दिन्छ भने कुनैले लास मात्रै पठाइदिन्छ। खेमबहादुर श्रेष्ठ लेख्नुहुन्छ, क्षतिपूर्ति पाउने आशामा धाउँदा धाउँदै पाउने रकम भन्दा बढी खर्च हुन्छ, बल्ल बल्ल पाए पनि कमिसन छुट्याउनु पर्छ, त्यसैले आफूले क्षतिपूर्ति पाउने त होइन बरु उल्टै आफ्नै गोजीको पैसा पनि सकिन्छ। अनि मनिष जङ थपलिया टिप्पणी गर्नुहुन्छ, क्षतिपूर्ति पाउने कुरा आकाशको फल आँखा तरिमर भने जस्तै हो। आजका लागि तपाईँका प्रतिक्रिया यति नै, आफ्नो विचार अनुभव बाँड्ने सबै साथीलाई धेरै धेरै धन्यवाद। तपाई आफ्नै आवाजमा आफ्ना कुरा रेकर्ड गराउन सक्नुहुन्छ, हरेक दिन बिहान 9 बजेदेखि 10 बजे भित्र 16-60-01-55-66 अथवा बिहान 5 बजेदेखि राति 11 बजेसम्म 01-500-0019 फोन गरेर। यसै गरी एसएमएस गर्न मोबाइलको म्यासेज बक्समा देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस छोडेर आफ्ना कुरा लेखी 5566 एसएमएस गर्नुहोला। DESSDESH@UNN.com.np मा इमेल गरेर अथवा facebook.com/उज्यालोमा पनि आफ्ना सन्देश हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँको जिज्ञासा र विचार तपाईँकै आवाजमा उज्यालोको आइडीआरमा। वैदेशिक रोजगार शिक्षा कृषि लगायतका कुनै पनि सामाजिक विषयमा तपाईँको भन्नु केही छ भने फोन गर्नुहोस् र रेकर्ड गराउनुहोस् आफ्ना कुरा आफ्नै आवाजमा। नेपालमा हुनुहुन्छ भने बिहान 9-10 बजेसम्म तपाईँको पैसा नलाग्ने फोन नम्बर 1660-1555-66 अनि अरू समयमा न्यूनतम शुल्क लाग्ने फोन नम्बर 01-5000-192 फोन गरी आफ्ना समस्या वा विचार रेकर्ड गराउन सक्नुहुन्छ। यस्तै कामको सिलसिलामा तपाईँ लेबनन लगायत आसपासका खाडी मुलुकमा हुनुहुन्छ भने लेबननको बेरुतमा रहेको हाम्रो आइभीआर नम्बर 00961-1390-99-00 तपाईँका गुनासा समस्या वा विचार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। हामी तपाईँका जिज्ञासा र भनाई उज्यालोका विभिन्न कार्यक्रममा समेट्नेछौ साथै तपाईँका गुनासा र समस्यालाई सरकारवालाहरूसम्म पुर्याउनेछौ। हो, लेबनन वा खाडीकाहरू कुनै नजिकका मुलुकमा हुनुहुन्छ भने लेबननको बेरुतमा रहेको उज्यालोको आइभीआर नम्बर 00961-1390-99-00 फोन गरी आफ्ना कुरा रेकर्ड गराउनुहोला। त्यसलाई हामी कार्यक्रम देश परदेश सँगै अरू मिल्दा कार्यक्रममा समावेश गर्नेछौ। जाँदा जाँदै एउटा आग्रह, विदेशमा ज्यान गुमाएका केही नेपाली कामदारको क्षतिपूर्ति रकम कन्सुलर सेवा विभागमा पेन्डिङमा छ। त्यो रकम तपाईँका परिवार छरछिमेकका व्यक्तिको क्षतिपूर्ति बाबतको पनि हुन सक्छ। तपाईँका छरछिमेकीको विदेशमा मृत्यु भएको थियो भने विदेशमा काम गरेको कम्पनीबाट क्षतिपूर्ति लिएको छ छैन भनेर पनि बुझ्नुहोला। नलिएको भए कन्सुलर सेवा विभाग काठमाडौँमा पेन्डिङमा रहेको रकम उहाँहरूको पनि हुन सक्छ। तपाईँले दिएको सूचनाले मृतकका परिवारको पीड़ामा मलम हुन सक्छ। हवस्त, अब भने हामीले कार्यक्रमको बीच मार्यौं। धन्यवाद तपाईँलाई कार्यक्रम सुन्नु भएकोमा। तपाईँका प्रतिक्रिया पर्खिँदै प्रविधिमा साथ दिने साथी सशिन्द्र, साथीहरू लक्ष्मण, मोहन, सुनिल, सुनिता र मरितु विदा माग्छौ। नमस्कार।